www.attableek.com, The Reviver of Iman. بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم ثم أما بعد قال النبي صلى الله عليه وسلم اتق الله حيث ما كنت وأتبع سيد الحسن وخالق ما بقرب الحسن وكما قال عليه الصلاة والسلام. اور میں نے شروع کیا تھا مولانا احتشام الحق شاہ کا مضمون جس کو انہوں نے حضرت مولانا محمد یاسر رحمۃ اللہ علیہ کے حکم سے لکھا برابر اصرار کیا تو انہوں نے لکھا کچھ حصہ سنا چکا ہوں جس کو پڑھنا پڑے گا تاکہ وہ لگی رہے گی. اس ابتدائی تمہید اور تصحیح نیت کے بعد سب سے پہلی بات تصحیح نیت اول قدم للمرید ان یکون علی الصدق بہت مشہور اللہ تبارک پڑھتے ہی اول قدم للمرید مرید ان یکون علی الصدق مرید کا اول قدم صدق پر ہونا چاہیے. جب اول قدم صدق پر ہوگا تو انشاءاللہ صدق کے انتہائی چوٹی تک پہنچ جائے گا. خشت اول تو نہد میں مار کر تاثر یا میسور لطفصار دیوار کر خشت اول اگر صحیح ہے تو پوری دیوار صحیح جائے گی اور پہلی ہی اینٹ اگر غلط ہے باقی تو اس کو درست نہیں کر سکتا. درست اس بنا پر یہاں بھی کہہ رہے ہیں اس ابتدائی تمہید اور تصحیح نیت کے بعد اصل کام کو اس طرح پیش کیا گیا ہے. چھ اہم کام. سب سے پہلے سب سے اہم یہ ہے کہ لا الہ الا اللہ محمد رسول اللہ جس قدر عقل ہے اس کلمے کی گہرائیوں میں جائے گی اسی قدر جذبے محبت شرسار ہوگی. عقل کو کہہ رہا ہے اپنے سے سوچ لو لا الہ الا اللہ کیا ہے. کوئی معبود نہیں سوا اللہ کی. کوئی مخلوق نہیں سوا اللہ. فرماتے ہیں لا الہ الا اللہ میں کی عظمت محبت دل نشین کرنا یا عقل و دماغ میں یہ مفہوم اچھی طرح سما جائے. جس قدر عقل اس کلمے کی گہرائیوں میں جائے گا اسی قدر جذبے محبت سے سرسار ہو. اس کلمے کی کثرت ایمان کی تازی اور نکھار کا باعث ہے. یعنی کہ ایمان لائے بس اب اس پر کچھ کرنا نہیں ہے. نہیں اس کلمے پر بھی محنت کرنی ہے. لا الہ الا اللہ موٹر ہے کہاں بھی گئی مرمت کرنے کے لیے اس کو معلوم کیا لفظ کرتے ہیں انگریزی میں تجدیدی ہے کیونکہ تصویر ہے موٹر کا بھی تصویر ہوتا ہے. اس پر حضرت ہمارے بہت بیان فرماتے تھے. رکشے والے کہتے تھے کہ ہم ہوا لینے جا رہے ہیں اس پر مستقل بیان کرتے تھے مریض کہ دیکھو رکشے والے کو بھی یا رکشے کو بھی تجدید کی ضرورت ہوتی ہے تاکہ اس کے اندر تازگی پیدا ہو. تازگی جاتا ہے ہوا کم ہو گئی ہے. اسے جب ایمان میں کمی ہو اور کون کہہ سکتا ہے کمی نہیں ہے اس کلمے کی تردید ضروری کلمے طیبہ لا الہ الا اللہ جددو ایمانکم بکلمۃ لا الہ الا اللہ. اس سب کے لیے مولانا نہیں کسی خانقاہ کے لوگوں کے لیے مدرسے کے بازار کے سب کے لیے جو اصل چیز ہے وہ سب کے لیے. اللہ تعالیٰ ہم سب لوگوں کو توفیق دے اس کلمے کی قدر کرنے کی. نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ کرام سے فرمایا کہ تم اپنے ایمان کو تازہ کرتے رہو. تازہ کرتے رہیے فرمایا. صحابہ نے عرض کیا کہ کس طرح. حضرت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا لا الہ الا اللہ کثرت سے پڑھا کرو. وہ تم لمبا مجھے एक दिन कभी कई साल पहले सुनाए थे शायद, ये आप मुझे याद नहीं होना चाहिए, ये बहुत पता है। हमारे दामाद ने कहा कि ये सारे उसमें लिखा हुआ था, आप तो इसे मालूम ही नहीं होगा। मैं आए थे सामने हर सब खास आदमी वहां, ये ऐसा उन्हीं को हुक्म से उन्होंने ये किताब मजमून लिखा पहले। हुजरत सल्लल्लाहु अलैहि वसल्लम ने ये कहा, तुम अपने ईमान को नबी करीम ईमान को ताजा करते रहा करो। साहबा ने किया कि किस तरह? हुजरत सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया, ला इलाहा इल्लल्लाह कसरत से पढ़ा करो। यहां भी ये ला इलाहा इल्लल्लाह आता है, उसके साथ साथ मोहम्मद रसूलुल्लाह भी है मनवी तर्ज से। अब ये कि हर बर्तन ना पढ़े, दो चार बर्तन पढ़ ही लेना चाहिए, और अल्लाह के नाम को भी ताला के साथ पढ़ना चाहिए, ला इलाहा इल्लल्लाह। आमतौर से अल्लाह ताला में उगाते नहीं अल्हम्दुलिल्लाह, लेकिन ये कि उसका एहतमाम होना चाहिए। ये हो जाए कि मशायख तरीकत हर शख्स को पहले इस कलमे की तलकीन फरमाते हैं, हर शख्स को पहले इस कलमे की तलकीन फरमाते हैं, और इस हद तक उसका विर्द कराते हैं कि दिलो दिमाग और नशे में उसकी अजमत मोहब्बत सराज कर जाए। कौन करता है? तो ये मेरी कौन सी खराबी है? कोई खराबी जरूरी है? कितना इसकी अहमियत किसके जहन में है? अल्लाह हम सब लोगों के दिलों में इसकी अहमियत पैदा कर रहा है। मुझे दिशा में कहा कि इसके इस कलमे के बराबर कोई कलमा नहीं है। मूसा अलैहिस्सलाम ने पूछा, वो यही बताया अल्लाह ताला ने मूसा अलैहिस्सलाम को, उन्होंने भी कहा कि या रसूल या रब्बुल आलमीन, तो सभी लोग कहते हैं। कहा सबके कहने में फर्क है, कहने को जवाब है। जब इंसान पर इस कलमे का मफहूम हावी हो जाता है तो कमालात और तरक्कियात का दरवाजा खुल जाता है। इसके बाद इस कलमे के मफहूम की तशरीह की गई है। नमाज की हकीकत को समझना दूसरी बात, ये तो कलमे की सही बात। फिर जो है नमाज, नमाज की हकीकत को समझना, उसके साथ दिल बस्तगी वाबस्तगी पैदा करना, बहुत अच्छे अल्फाज दिए हैं माशाल्लाह। नमाज की हकीकत को समझना और उसके साथ दिल बस्तगी वाबस्तगी पैदा करना, यह हकीकत राहत और सुकून और तमानीन के कल्ब नमाज में मुअसर आने लगे। अल्लाह हम सबको तो दुआ भी करते ही रहना चाहिए। न सिर्फ सुनना मकसूद, न सुनाना मकसूद, हम खुद भी अपने को मुतवज्जा करते रहते हैं। दुआ किए सही तौर से सुनाने के मुताबिक हमारा भी अमल, हमारे बच्चों का अमल, आप वहां जितने लोग अमल हो जाए, सब अमल ही चीज है, तो अमली चीज है, बगैर अमल के प्रयोग नमाज की कितनी आप खूबी जानते हो। नमाज पढ़ेंगे तब तो खूबी मिलेगी, नमाज पढ़ेंगे तब तिलावत की कितनी खूबी, तिलावत करेंगे तब तो मिलेगी। हकीकी राहत व सुकून और तमानी तमानी से कल्ब नमाज में मुअसर आने लगे, इतना पढ़ो। उसके बाद नमाज की हकीकत और हकीकी नमाज पढ़ने का तरीक बयान किया गया है। बड़ी किला अब देखिए तरतीब से पढ़ा, मजीद के साथ दिल बस्तगी और वाबस्तगी पैदा करना, वो तरतीब से लिखा है कलमे तैयबा नमाज, फिर करार ला इलाहा इल्लल्लाह को नमाज से पहले रह दिया, बुनियादी चीज तो वही है। तीसरी चीज क्या है? कुरान मजीद के साथ दिल बस्तगी और वाबस्तगी पैदा करना, और कोई वक्त मुकर्रर करके अदब एहतराम के साथ रोजाना तिलावत करना, इसके मतालिब और मानी पर गौर करना। इसलिए मुझे बहुत तजर्बे की बात, मार तकनी सारी किताब बहुत अच्छी है, मैंने बहुत देखा सब बातें, बोले एक तो सब बारी बारी लिखा हुआ है हसी हसी आदमियों का, वो अच्छी तरह लिखा हुआ है, मैंने देखा साफ लिखा हुआ है और बहुत मुख्तसर लिखा हुआ है। कई मसले वाले बारे आते हैं तो मुख्तसर बयान नहीं कर देते, तफसीर के लिए तो वो मैं कहा था तभी मुख्तसर तफसीर मुक्ति तक बहुत अच्छी। قرآن مجید کے ساتھ دلبستگی ہے, وابستگی پیدا کرنا ہے, اور کوئی وقت مقرر کر کے ادب و احترام کے ساتھ روزانہ تلاوت کرنا ہے, اس کے مطالب و معنی پر غور کرنا ہے. پروردگار عالم نے اپنے رسول امین صلی اللہ علیہ وسلم کے ذریعے اپنی مخلوق کی رہنمائی کے لیے زندگی گزارنے کا مکمل دستور العمل بھیجا ہے, جس میں بنی نو انسان کی صلاح و فلاح, ترقی اور کمال کی راہ کو واضح کر دیا ہے. کوئی کسر نہیں چھوڑی, اور کامیابی اور کامرانی کو اس کے اجتباع میں منحصر کر دیا. اس کی ہر بات حق, واجب التسلیم اور واجب العمل ہے. اور تم نے لکھا ہمارا میں سارا پیسہ کبھی سنایا ہے اس بارے میں, بہت نیند آئے گی اس کو, بہت اچھی ہے. کامیابی اور کامرانی کو اس کی اتباع پر منحصر کر لیا ہے. اس کی ہر بات حق, واجب التسلیم, واجب العمل ہے, اور اس کا ہر لفظ مشعل نور ہدایت ہے. یہ فرمان شاہی انسانی زندگی کے لیے بمزہ دستور اساسی ہے. اساسی سیاسی مت پڑتا ہے, دستور سیاسی نہیں ہے, دستور اساسی. جو انسان اس کو اپنا اساس زندگی بنائے گا, جو انسان اس کو اپنا اساس زندگی بنائے گا اور اس کو اپنا مقتدا اور پیشوا کرا دے گا, وہ یقیناً فائز و کامیاب ہوگا, ورنہ ہلاک و برباد ہو جائے گا. ہلاکت و بربادی کی بھی خبر نہیں ہم لوگ, وہاں جانے کے بعد آنکھ کھلے گی تو معلوم. بسو بترا جن کا سفر برباد ہو, اب فرض سنتا تبھی جی کا مہمان ہو. بہت دنوں بعد سنا ہے, صرف سنا تھا 12 سال کے بعد آ گیا, سب چیز پوچھتا جا رہا, یہ آ گیا تھا, سوچ رہا تھا پڑھ نہیں پاؤں گا. قرآن مجید اس مالک الملک حاکم الحاکمین کا فرمان عالی شان ہے, جو عرش و کرسی, زمین و آسمان, چاند و سورج, حیوان و انسان, جنات و نباتات, جمادات, غرض ہر چھوٹی اور بڑی شے کا مالک و خالق وہی ہے, اور ہر چھوٹی اور بڑی شے اس کے قبضے قدرت اور تصرف میں ہے. جس عظمت و جلال کا وہ تنہا مستحق و مالک ہے, اسی کے شائن شان اس کا فرمان ہے. جس عظمت و جلال کا وہ تنہا مستحق و مالک ہے, اسی کے شائن شان اس کا فرمان ہے. جس قدر ادب و احترام, عظمت و محبت کے ساتھ اس فرمان کا استقبال ہوگا, اسی قدر بارگاہ خداوندی سے تقرب حاصل ہوگا, اور اسی کے بقدر ملائے اعلی سے انوارات کا فیضان ہوگا. ارشاد ربانی ہے, الذین آتیناہم الکتاب یتلونہ حق تلاوتہ اولئک یؤمنون بہ ومن یکفر بہ فاولئک هم الخاسرون. وہ لوگ جن کو ہم نے کتاب دی ہے اور اس کی وہ تلاوت کرتے ہیں, جو تلاوت کا حق ہے, یہی لوگ اس پر ایمان رکھتے ہیں, اور جو لوگ اس کا انکار کرتے ہیں وہی خسارے والے ہیں. بہت اندر تلاوت قرآن مجید کے بعد چند آداب کا خیال رکھیے. اول وضو کر کے نہایت ادب و احترام کے ساتھ گردن جھکائے ہوئے قبلہ کی طرف منہ کر کے دو زانو بیٹھیے. وضو کر کے نہایت ادب و احترام کے ساتھ گردن جھکائے ہوئے قبلہ کی طرف منہ کر کے دو زانو بیٹھیے, اور نہایت سکون و اطمینان کے ساتھ ٹھہر ٹھہر کر صحت الفاظ کے ساتھ تلاوت کیجیے. یہ ظاہری احترام ہے. اصل احترام دل کا احترام ہے, مگر چونکہ ظاہر کا اثر باطن پر پڑتا ہے, یہ ظاہری احترام بھی ضروری ہے. اب اس طرح بیٹھیں گے تو دل میں بھی اس کا اچھا اثر ہوگا. دوسرے, اس مقدس کلام کی عظمت و محبت سے دل لبریز ہو. اللہ کا کلام ہے, بڑی چیز ہے، بڑی چیز. اس مقدس کلام کے عظمت و محبت سے دل لگ رہے ہیں، جس کے آثار ظاہر سے بھی نمایاں ہوں. تو بزرگ تھے، کوئی سے تلاوت کر رہے تھے، گئے حاجی تلاوت وائنر بوکا، یہ تو تلاوت ہے رونا کا تلاوت کر، اپنے اختیار سے جتنا ہو سکے کرے، نہ ہو تو جبھی نہ ہو، خیال تو رہے اس میں ہم کو تاثر ہونا چاہیے، اثر ہونا چاہیے. اللہ نظر احسن حدیث کتاب متشاب مسانی تک شعر من جلود الذین یخشون ربهم ثم تلین جلودهم وقلوبهم الى ذکر اللہ ذلک هدى اللہ یهدی به من یشاء ومن یضلل اللہ فما له من ہاد. اللہ تعالیٰ نے اتاری ہے بہتر بات جو کتاب ہے. احسن حدیث کا ترجمہ کیا ہے، اللہ تعالیٰ نے اتاری ہے بہتر بات جو کتاب ہے، یکساں دہرائی جانے والی ہے، یکساں دہرائی جانے والی ہے. بال کھڑے ہوتے ہیں اس سے کھال پر ان لوگوں کے جو ڈرتے ہیں اللہ سے. اس پڑھتے وقت لوگ سے کھڑے رہتے بولتے ہیں، لوگ بھی کھڑے رہتے جو ڈرتے ہیں اپنے پروردگار سے. پھر نرم ہوتی ہیں ان کی کھالیں، ان کے قلوب اللہ کے ذکر کی طرف، اور ان کے قلوب اللہ کے ذکر کی طرف یعنی مائل ہوتے ہیں. یہ اللہ کے رہنمائی ہے، ان کے ساتھ راہ دکھاتا ہے جس کو چاہتا ہے. اور جس شخص کو اللہ تعالیٰ گمراہ کرے تو نہیں ہے اس کے لیے کوئی راہ دکھانے والا. یہ بات نہیں ہے صاحب، جس بھی سوچے کہ اللہ کا کلام تاثر پیدا کرے، تاثر پیدا کرنے کی کوشش کرے. یہ باطنی احترام ہے، جس قدر اس کلام میں پاک کی عظمت اور محبت دل میں راسی ہوگی، اسی قدر انوارات اور تجلیات سے معمور ہوگا. تیسرے، اگر قرآن کریم کے معنی سمجھ سکتا ہو تو کوئی آیت بھی بلا معنی سمجھے تلاوت نہ کرے. ہم تو یہی کہتے تھے کہ بھائی تلاوت بلا سمجھے بھی ہے، لیکن وہ بھی مطلوع ہے، اس کے لیے وقت نکال دیں. بہت کرتے تھے ہم علماء نے بیان کرتے ہی رہتے، بالو کہتے ہیں بلا سمجھے تلاوت نہیں. کہا نہیں، تلاوت تو کرو لیکن سمجھنے کی بھی کوشش کرو، اس کے لیے دوسرا وقت نکالو. یہ نہیں کہ الٹا وہ چیز آپ وہ کر رہے ہیں، یہ قرآن نازل ہوا ہے آپ کو سمجھنے کے لیے، تو عمل کرنے کے لیے. جب سمجھیں گے نہیں تو عمل کیا کریں گے، کسی سے سمجھیے عمل سمجھ کر دیں. جسے اگر قرآن کریم کے معنی سمجھ سکتا ہے تو کوئی آیت بھی بلا معنی سمجھے تلاوت نہ کرے، بلکہ ہر آیت کے مضمون پر خوب اچھی طرح غور کرے اور دل میں اس کا مفہوم ذہن نشین کرنے کی کوشش کرے. اور اپنی سمجھ پر ہرگز اکتفا نہ کرے، بلکہ جہاں کہیں خزان ہو سکے کسی دیندار عالم کی طرف رجوع کرے. انشاءاللہ باری تعالیٰ ہے کتاب انزلنا الیک مبارک لیدبر آیات تذکرہ اولی الالباب. یہ ایک بابرکت کتاب ہے جس کو ہم نے آپ پر اس واسطے نازل کیا ہے تاکہ لوگ اس کی آیتوں میں غور کریں اور تاکہ اہل فہم نصیحت حاصل کریں. یہ ہے تلاوت، کتنی کمی ہے. اچھا لکھا، یہ قرآن مجید کی بعثت کے مقصود کی طرح رہنمائی ہے. ہو گیا چوتھے کا ہے، ہر مضمون کی دل سے تصدیق کرے، شک و شبہ کو ذرا گنجائش نہ دے. اشار ربانی ہے، لال کر کتاب لال بکری خدا لینی پکڑی. یہ کتاب ہے، اس میں کوئی شک و شبہ نہیں، متقیوں کے لیے ہدایت. اگر بدقسمتی سے قرآن مجید کے الفاظ بھی نہیں پڑھ سکتا ہو تو اپنے اس کوتاہی پر نادم ہو، شرمسار ہو، اور کچھ وقت روزانہ قرآن کریم کی کیونکہ تعلم میں صرف کرے یعنی لوگوں سے سیکھے, تعلیم نہیں تعلم دے گئے. کچھ وقت یاد الہی اور ذکر و فکر میں گزارنا, یہ دوسری چوتھی چیز ہے. یہ تو تلاوت نماز کلمہ طیبہ, نماز, تلاوت. اب چوتھی چیز کیا ہے؟ کچھ وقت یاد الہی اور ذکر و فکر میں گزارنا, یہ چوتھی چیز ہے. اب کسی شے کے حسن خوبی کا تذکرہ بار بار زبان پر آتا ہے تو لا محالہ. جب کسی شے کے یہ حسن خوبی کا تذکرہ ہے بار بار زبان پر آتا ہے تو لا محالہ اس کے ساتھ تعلق قابل پیدا ہو جاتا ہے. اور جب کسی شے کا حسن جمال آنکھوں میں سما جاتا ہے اور کسی کی خوبیاں دل میں گھر کر لیتی ہیں تو ہر وقت بے ساختہ اسی کا نام زبان پر آتا رہتا ہے اور دل میں ہر وقت اس کی یاد چٹکیاں لیتا رہتا ہے. اور دل میں ہر وقت اس کی یاد چٹکیاں لیتی ہے تو معلوم ہوا کہ کسی کے ساتھ تعلق پیدا کرنے کا طریقہ یہ ہے کہ ہر وقت شوق اور رغبت کے ساتھ اس کے نام اور اس کی خوبیوں کا تذکرہ کرتا رہے. اور جب کسی سے محبت اور تعلق پیدا ہو جائے تو اس کا خاصا یہ ہے کہ اٹھتے بیٹھتے سوتے جاگتے ہر وقت ہر آن محبوب کا نام اس کی خوبیوں کا تذکرہ ورد زبان رہتا ہے اور اس کی یاد ہر وقت دل کو تڑپائے رہتی ہے. اب اگر حق تعالیٰ کے ساتھ کمال محبت اور تعلق قائم ہے تو لا محالہ خود بخود ہر وقت اس کی یاد اور اس کی خوبیوں کے تذکرے میں مشغول رہے گا. اور کسی وقت محبوب کا نام یہ بغیر اطمینان و سکون میسر نہ ہوگا, جیسا کہ ارشاد ربانی ہے اللہ بذکر اللہ تطمئن القلوب, خبردار رہو صرف اللہ کے ذکر سے قلوب اطمینان حاصل کر دے. تطمئن القلوب اللہ کی یاد سے. آؤ بیٹھے مرکز انوار کی باتیں کریں, نور برسائے رخے دلدار کی باتیں کریں. یہ تجمہ کس کا ہے؟ اجلس بنا نور میرے ساتھ, بخاری میں. اجلس بنا نور میرے ساتھ, آؤ تھوڑی دیر بیٹھے ایمان تازہ کرے. نہیں, صحابہ کو ایمان تازہ کرنے کی ضرورت تھی, عام لوگ نہیں ہے نا. بخاری شریف میں آئے گی نہیں, بخاری بخاری جو کرتے رہتے ہیں بہت لوگ کبھی عمل کرتے ہیں. اجلس بنا نور میرے ساتھ, آؤ بیٹھے تھوڑی دیر. اسی کو کسی نے کہا ہے, ماں اسد اللہ صاحب شاید سے, آؤ بیٹھے مرکز انوار کی باتیں کریں, نور برسائے رخ دلدار کی باتیں کریں. غالبا مانا اسد اللہ صاحب بھیج دے رہے ہیں. اللہ بذکر اللہ تطمئن القلوب, خبردار ہو صرف اللہ کے ذکر سے قلوب اطمینان حاصل کرتے ہیں. اور جس قدر ان محاسن اور خوبیوں کا تذکرہ زبان پہ ہوگا اسی قدر دل کا لگاؤ اور تعلق میں اضافہ ہوگا. اس معرفت ملک کی خوبیوں کی کوئی انتہا نہیں. اللہ سب لوگوں کے دل میں یہ معرفت پیدا کروا دے. اس معرفت ملک کی خوبیوں کی کوئی انتہا نہیں. یہ اس دریائے محبت کا نہیں کا کہیں کنارہ نہیں ہے. اس دریائے محبت کا کہیں کنارہ نہیں ہے. اگر محبوب و تعلق میں کچھ کمی ہے, اگر محبت اور تعلق میں کچھ کمی ہے, اس کو ظاہر کرنے اور حقیقی محبت پیدا کرنے کا طریقہ بھی یہی ہے کہ خدا تعالیٰ کے محاسن اور خوبیوں پر غور کرو, دل میں ان کو جگہ دو, شوق اور رغبت کے ساتھ ہر وقت ان کا تذکرہ کرو, جس سے آہستہ آہستہ حق تعالیٰ کے ساتھ دل کا لگاؤ اور تعلق پیدا ہوگا. اور جو لوگ کہ کوئی بات ہم نہ سنیں, اپنے سے کچھ نہیں کر پاؤ گے. سنو, دوسرے کی بات سننے سے زیادہ اثر ہوتا ہے. دوسری خود جو پڑھتا ہوتا ہے اثر نہیں ہوتا, جو سننے سے ہوتا ہے. اور شوق اور رغبت کے ساتھ ہر وقت اس کا تذکرہ کرے, جس سے آہستہ آہستہ ہر تارے کے ساتھ دل کا لگاؤ اور تعلق پیدا ہوگا. جس قدر یہ خوبیاں دل میں جاگودی ہوں گی اسی قدر محبت خداوندی سے دل سرسار ہوگا. بہت عمدہ بندہ اللہ. جس قدر یہ خوبیاں دل میں جاگر ہم لوگ آئے ہیں, اللہ نے بھیجا ہم کو اور ان کی وجہ بھی بتا دی. ہما خرق جن والے ان سے اللہ ریا بدو ماں ارین مند, بہت خوش ہے لوگ. अरे जिसके लिए इतना दर्द वो भी तो नहीं मिल रहा है दूसरे लोग भागो मर रहे हैं, जिसके लिए सब कुछ छोड़े हुए हो, पूरी हुकूमत है तबाही की तरफ दे जा रहे हो, उसी का नतीजा है। फरमाते थे कभी जिसके घर में आदमी रहता है और घर वाले की कोई मतलब की परवाह नहीं करता तो घर में इतना से रहने देगा, कहेंगे चलो मिल लो यहाँ से हम नालिश कर देंगे मुकदमा लाए, तो अल्लाह का ये घर है, सिर्फ बैतुल्लाह ही नहीं है, बैतुल्लाह ये मुल्कुल्लाह भी है, अल्लाह का मुल्क है। जिससे आहिस्ता आहिस्ता हक ताला के साथ दिल का लगाव और ताल्लुक पैदा होगा, जब चाहोगे तो पैदा होगा, जिस कदर ये खूबियां दिल में जागुजी होंगी उसी की तरह मोहब्बत खुदाबंदी से दिल सरसार होगा और गैरुल्लाह की मोहब्बत में से नाबूद होगी। यही वजह है कि जिक्रुल्लाह में मशगूल रहने की बड़ी फजीलत आ रही है। जिक्र कसीरा फरीदा को देती सलाह पन कसी उपिला वब तक उन्हें फजीला बस गुरुल्लाह कसीरत लाल लगू अल्लाह ताला इशारा फरमाते हैं या अय्युहल लज़ीना आमनू उज़कुरुल्लाह ज़िक्रन कसीरन वसब्बिहू बुकरतन व असीला। ईमान वालों अल्लाह का जिक्र बहुत किया करो और उसकी पाकी बयान किया करो सुबह और शाम। वला तकूनू कल्लज़ीना नसू अल्लाह फ़ंसाहुम अन्फुसुहुम उलाइका हुमुल फ़ासिकून। तुम उन लोगों की तरह मत हो जाओ जिन्होंने अल्लाह ताला को भुला दिया। अल्लाह ताला को भुला दिया पर भुला रखा उन्होंने अपने नफ्सों को, अल्लाह को भुलाया नहीं अपने को भुला दिया है। यही जो सरकश है उमन आर दान जिगरी वही नहू मायी शतरपन व नह शुरू योमन क्यामा आमा। जो शख्स एराज करे मेरे जिक्र से तो बेशक उसके लिए तंग मीशत है, बावजूद खाने पीने को उसको इत्मीनान नहीं मिले और उठाएंगे हम उनको क्यामत के लिए अंधा। हम लोग किसी मुल्क में थे, एक मस्जिद थी, हमने जो खुद का मालिक बहुत बाप उसके पार्क का मालिक था कि बहुत बागात उसमें हैरान है क्या क्या सब लोग उसको देखने के लिए जाते हैं, हम लोग भी गए होंगे। कहा हमको कहीं चाय नहीं मिलता, ये मस्जिद ही नहीं, हम आके असर को आ जाते हैं ऐसा हो जाते हैं, कहीं हमको चाय नहीं। अच्छा आदमी है मस्जिद में जिसको चाय मिले तो बहुत बड़ी बात है, कहीं पार्क में कहीं अल्लाह के जिक्र में लज्जत है। एक बुजुर्ग थे कि अल्लाह अल्लाह के शीरी ने समा है कि अल्लाह अल्लाह कैसा शीरी नाम है। एक बुजुर्ग कहते थे कि शीरी एक तो मजाजी तौर पर बोला जाता है, कहा मुझे हकीकतन मालूम होता है कि मैं मिठाई खा रहा हूँ जो अल्लाह अल्लाह करता हूँ, ये बिल्कुल हजरत से सुना है। अलबत्त ये बात जरूर जहन नशीर है कि जिस अजमत और जलाल वाले शाहनशाह का तुम नाम ले रहे हो वो तुमसे बाखबर है, तुम्हारी बात सुन रहा है, तुम्हारे दिल की कैफियत को बखूबी जानता है, इसलिए उसकी अजमत और जलाल के मुनासिब अजमत और मोहब्बत के साथ उनका तस्करा हो तो रहीम करीम भी है, अपने लुत्फ करम से तुमको याद रखेगा। अल्लाह ताला का इशारा है फस करू नहीं हसकू बालों से जिक्र ही की खराब होने वाला है, नहीं बदबख्ती की बात है। कैसे तुम्हारे जहन में आया कि जिक्र की जरूरत है, अरे भाई मैं जानता हूं हम तो बाल गंजी के कहते थे इशारा तो उसकी मुखालत सब रखा दूसरे मुल्क की बातें आ गई तब जिक्र कहा जाया। तमाम हदीसों में आए हुजूर सल्लल्लाहु अलैहि वसल्लम बैठे थे शाक में बैठे दिन होता तब पढ़ते थे, न पढ़ो लेकिन ये चलो करो। हंस गुरु नहीं हंस मुझको याद करो मैं तुमको याद करूंगा, कितनी उम्र है माँ गंगोई ने लिखा है महाराज ने हजरत इब्न कय्यिम अल्लामा ने लिखा है इससे बढ़ करके जिक्र के फजीले में कोई आ जाए बस गुरु नहीं हंस गुरु मुझको याद करो मैं तुम माँ गंगोई भी मोहक्की अल्लामा ने कही भी मोहक्की दोनों ने यह कहा है कि इससे बाकी कोई आयत नहीं है। जिक्र फजीलत में कि बंदा जाकिर है और अल्लाह उसको जिक्र कर रहा है, अल्लाह उसका जाकिर हो गया। बंदा बंदा के बंदे के जिक्र पर अल्लाह का जिक्र मुरतब होता है। और मालूम ने कहा कि हमारा जिक्र भी अल्लाह के जिक्र को मुरतब होता है। हमारा जिक्र अल्लाह के दो जिक्रों के दरमियान में है। अल्लाह ने चाहा तो हमने जिक्र किया, और जब जिक्र किया तो उस पर वो सवाब दे रहा है, खुद भी याद कर रहा है। और अगर गफलत और मदहोशी के साथ उसका नाम पाक बिर्द जबान रहा तो नाम पाक अगरचे अपना असर जरूर करेगा, लेकिन उनका मालिक रहे ना, और किसी वजह में रंग लाएगा, मगर तुम अपनी गफलत और मदहोशी की वजह से लायक लुत्फ करम हरगिज नहीं हो, या अल्लाह कर दे बुरी बात। इसे कहते हैं इब्तदाई वजीफा, इब्तदा में कलमे सोम बस है, इब्तदाई वजीफा, इब्तदा में कलमे सोम सुभान अल्लाह अल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर वला हौल वला कुव्वत इल्ला बिल्लाहिल अज़ीम की एक तस्बीह सुबह एक शाम माने का ध्यान करते हुए सुबह साध अजमत मोहब्बत के साथ जी लगा कर पढ़े और दरूद इस्तग़फ़ार की कोई मुकदार मुआयन करके उसका भी इंतजाम करे। दरूद इस्तग़फ़ार हदीस में उनकी बड़ी फजीलत आई है। जब दिल उससे मानूस हो जाए, और इंतजाम के साथ ये दरूद अदा होने लगे, तो किसी शेख तरीकत मुतब सुन्नत से कुछ और पढ़ने के लिए दरियाफ करो। इतना तो जरूरी, चाहे मुरीद हो या न हो, इतना पढ़ना है। मैंने कई मतलब बयान किया कि हम लोग मिशकार पढ़ा रहते हैं, जो ये आया फोन कहा कि तुम इस पर अमल किया करो, अब दोस्तों ये भी साथ साथ दोस्तों में बताया करो, तो बताते नहीं, ये बता नहीं तो है मरा ठीक है बात जो अभी पढ़ी देते हैं। इल्म दीन हासिल करने की सही करना पांचवी है, पांचवी असल इंसान की पैदाइश का मकसद हक तआला की बंदगी एतात और फर्मा बरदारी है, और इस एतात और बंदगी का जरिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इत्तेबा व पैरवी है। जो हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम के इत्तेबा के बगैर कोई इताअत और बंदगी काबिल पजीराई नहीं है। जो कदम भी खिलाफ पैगंबर उठेगा वह राह मुस्तकीम से हटाकर हलाकत और बर्बादी की तरह ले जाएगा। तो हर इंसान के लिए जरूरी हुआ जिंदगी के हर हर शोबे में हर हर कदम पर अल्लाह रसूल का हुक्म मालूम करके उसके मुआफिक अमल करें। यही वजह है कि इल्म दीन हासिल करने की बड़ी फजीलत और ताकीद है। इसलिए जरूरी है कि हर मुसलमान अपनी वसात और फलागत के मुआफिक इल्म दीन हासिल करने की सही करे। इसका यह मतलब हरगिज नहीं कि हर शख्स अपना मशगला छोड़कर दीनी मदरसे में दाखिल ही हो जाए, बल्कि मकसद यह है कि अपने मशागिर में मशगूल रहते हुए कुछ वक्त दीन हासिल करने के लिए जरूर फारिग चले। बहुत अच्छा, जिसकी दो सूरत है, अली अहले दिल अहले दर्द मुतबर शरीयत मुतकी परहेजगार, ये इल्म लोगों के सोहबत से इख्तियार करें, इससे भी इल्म हाजिर होगा। अहले दिल अहले दर्द मुतब शरीयत मुतकी परहेजगार, ये इल्म लोगों की सोहबत इख्तियार करें, इससे इल्म हाजिर होगा और उनके इशारात से मुस्तफीद हो। ऐसे बुजुर्गों की सोहबत से दिल में नूरानियत और सलाहियत पैदा होगी। औलिया अल्लाह के इशारात चूंकि दिल से निकलते हैं, ये दिल पर असर करते हैं, जिससे दिल की कसावट यानी सख्ती दूर होती है, आने वाली जिंदगी की फिक्र लाइक होता है और बंदगी और एतात खुदाबंदी बंदगी और एतात खुदाबंदी का जज्बा पैदा होता है। इरशाद रब्बानी है या ईमान वालों अल्लाह से डरो और सच्चे लोगों के साथ हो जाओ। ये तो पहली चीज है। दूसरी चीज क्या है, इल्म हासिल करने की तो सोहबत उलमा इसका है हासिल। दूसरी चीज क्या है, ऐसी किताबों का मुताला है जिससे अल्लाह और उसके रसूल के अहकाम मालूम हो, उस अहकाम के बजावरी का शौक पैदा हो और जहन में मजहबी दीनी जज्बात की परवरिश हो। ऐसी किताबों का मुताला कौन पढ़ता है, दीनी किताबों कोई खरीदता भी नहीं, अखबार आते होता है, खर्च होता है, रसायल आते हैं, इसके लिए चंद रुपया भी खर्च करना मुश्किल। जो एक आध रुपये की जो किताब मिलती है ना वो भी नहीं खरीदते, अच्छा से दूसरे मांग करके ले आते न खरीद वहां जाएंगे माल पता होगा। कुतुबीनी में चंद बातें मलहूज हैं। अव्वल, दीनी किताबों को तफरीह तबर या महज ज्यादती इल्म के लिए न पढ़े, ये दीन और दीनी बातों की इंतहाई नाकदरी है, बल्कि दीनी किताबों के पढ़ने से मकसूद अल्लाह और रसूल के अहकाम और मंशा का इल्म हो। अल्लाह और रसूल के अहकाम और मंशा का इल्म हो ताकि उसके माफिक अमल करके अल्लाह और रसूल की खुशनुदी हासिल करें। इसे पढ़ो, इसी मकसद के माफिक इस इल्म का इस्तेमाल हो और उसके हासिल करने में शौक और रगबत और अदब और एहतराम हो। दूसरे, मुताला के लिए उन बुजुर्गों की तसनीफात अख्तियार करें जिनकी दयानत इत्तेबा शरीयत पर पूरा एतमाद और भरोसा हो। हर कसो नाकस की किताब से दीन का अफ करना एहतियात के खिलाफ है। जो बसावका जरा से लगी से इंसान के दीनी मता को बर्बाद कर देता है। तीसरे, जिस बात के मुताबिक ये मालूम हो जाए ये अल्लाह और रसूल के उसके रसूल का हुक्म है, उसको बेचूनो जरा तस्लीम कर लो, बदाइश समझ में आए या ना आए, क्योंकि अल्लाह और रसूल के फरमान के मुकाबले में अक्ल इंसानी बेकार महज है। अल्लाह ताला के मुताबिया बहुत अच्छा मुरतब एक निजाम है, वो निजाम को पेश नजर रखने के लिए इसी को मौलाना वाज़ेह साहब ने इस पर लिखा आगे है कि ये जमात के लोग लिए नहीं है, सबके लिए आम है, सबको सामने रखना चाहिए। अल्लाह ताला हम सबको इसको तौफीक दे, अल्लाह ताला कबूल फरमाए और अपने पहुंचने की राह को आसान फरमा दे। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम बिरहमतिका या अरहमर राहिमीन बिहुर्मति सय्यिदिना नबी करीम सल्लल्लाहु अलैहि वसल्लम।